آیت نمبر 72 سے لقد کفر الذین قالوا، البتہ تحقیق بلا شبہ وہ لوگ کافر ہو گئے. کون لوگ؟ الذین قالوا جنہوں نے کہا. اب الذین کو نیچے اب ایک ہم لکھیں گے نام، تو آپ ایک ڈاؤن ایرو لگا لیں، پھر ہم ایک خاص فرقے کا نام لکھیں گے تو آپ انشاءاللہ اس کو زیادہ اچھی طرح سے سمجھیں گے. قالوا ان اللہ هو المسیح ابن مریم، جنہوں نے یہ کہا کہ مسیح ہی جو ابن مریم ہے وہی خدا ہے. نعوذ باللہ ثم نعوذ باللہ، یہ جو قول ہے نا قالو کے بعد، انا سے پہلے اور مریم کے بعد، اس کو آپ انورٹڈ کامرز میں کر لیں. یہ ہے وہ کلمہ کفر جس کی وجہ سے اللہ تعالیٰ نے فرمایا کفرا، انہوں نے کفر کیا. اور کیا کہا انہوں نے؟ یعنی انہوں نے تو یہی کہا کہ مسیح جو ہے وہ خود ہی خدا ہیں، حالانکہ مسیح کا اصل پیغام کیا تھا؟ وقال المسیح یا بنی اسرائیل اعبدوا اللہ ربی وربکم، حالانکہ مسیح نے تو یہ کہا تھا کہ بنی اسرائیل اللہ کی عبادت کرو جو میرا اور تمہارا رب ہے. کیوں؟ اگر نہ کرو گے تو کیا نتیجہ نکلے گا؟ انہ من یشرک باللہ، بے شک وہ جس نے اللہ کے ساتھ شرک کیا، فقد حرم اللہ علیہ الجنہ، تو بے شک اللہ تعالیٰ نے اس پر جنت کو حرام کر دیا. وما واہن نار، اور اس کا ٹھکانہ آگ ہے. جو جنت میں نہیں جائے گا پھر تیسری تو کوئی چیز نہیں ہے، پھر اس کو جہنم میں جانا پڑے گا. وما للظالمین من انصار، اور ظالموں کے لیے پھر کوئی مددگار نہیں. یہاں سے نصارہ کے مختلف فرقوں کا ذکر ہے، ان کے مختلف عقائد ہیں. کچھ لوگ تثلیث کو مانتے ہیں، کچھ الوہیت مسیح کے قائل ہیں. پہلی آیت میں نصارہ کے فرقے یعقوبیہ فرقہ ہے، ان کا عقیدہ کیا ہے؟ کہ حضرت عیسیٰ علیہ السلام اللہ کے اوتار تھے، اور نعوذ باللہ ثم نعوذ باللہ اللہ تعالیٰ عیسیٰ کی شکل میں خلول کر گئے. یعنی یہ فرقہ کیا کہتا ہے؟ کہ عیسیٰ علیہ السلام خدا تھے، جیسس گاڈ کا نعرہ لگاتے ہیں. اور ان کا خیال کیا ہے؟ کہ عیسیٰ علیہ السلام کی صورت میں اللہ تعالیٰ اس دنیا میں آئے. اس فرقے کو یعقوبیہ فرقہ کہتے ہیں. اللہ تعالیٰ فرماتے ہیں کہ یہ بات کہتے ہوئے تم یہ نہیں سوچتے کہ اس نبی نے تمہیں کیا کہا. یہاں فرق دیکھیے گا، قوموں کے عمل اور نبیوں کے پیغام کے اندر دوری کتنی آ چکی. کہ وہ مسیح جن کا پیدائش کے بعد پہلا جملہ کیا تھا کہ انی عبداللہ، میں اللہ کا بندہ ہوں، آتانی الکتاب، اس نے مجھے کتاب دی، اس کو انہوں نے خدا کیسے کر دیا؟ یعنی عبداللہ میں سے عبد کا لفظ کیسے نکل گیا، آپ یہ کہہ لیجئے. بس یہ بات سمجھ آ گئی تو ساری بات سمجھ آ جائے گی انشاءاللہ تعالی. اور وہ کیا ہے؟ کہ اصل چیز عبودیت ہے. بعض دفعہ جب بندے کے اندر سے عبودیت نکل جاتی ہے، یا محبت کی وجہ سے عبودیت نکال دی جاتی ہے، تو پیچھے تو پھر شرک ہی رہ جاتا ہے. یہ لوگ کہتے ہیں کہ اللہ تعالیٰ دنیا میں عیسیٰ علیہ السلام کے روپ میں آئے، اور وہی دنیا میں سارے کاموں کو کرنے والے ہیں. اللہ تعالیٰ نے کہا یہ بات کہنا بھی کفر ہے. اب ہم بھی بول رہے ہیں تو کیا نعوذ باللہ ہم کفر کا کلمہ بول رہے ہیں؟ تو اس پہ فقہ کا ایک اصول یاد رکھیے گا کہ نقل کفر کفر نہ باشد. فارسی کا یہ جملہ ہے، نقل کفر، کفر کو نقل کرنا، کاپی کرنا. جیسے ہم کاپی کر رہے ہیں نا، میں بول رہی ہوں آپ لکھ رہے ہیں، ڈکٹیٹ کروا رہی ہوں یا لکھ رہے ہیں، تو نقل کفر کفر نہ باشد، کفر کی نقل کرنا، اس کو کاپی کرنا، کہیں ضرورت پہ ریفرنس دینا اور وہ جملہ زبان سے بولنا کفر نہیں ہوتا. اس سے بھی پتہ چلتا ہے نا کہ اللہ کی نظر بندے کے دل پہ، بندہ کیا کہتا ہے اور کیا بولتا ہے. کبھی کبھی زبان سے انسان ایسا لفظ بھی بول دیتا ہے جو کفر کا جملہ ہوتا ہے، لیکن اللہ تعالیٰ کو اس پہ غصہ نہیں آتا. کیوں؟ اللہ کو پتہ ہے اس بندے کی نیت کیا ہے. اس کی دلیل کیا جو میں نے اتنی بڑی بات بولی؟ صحیح مسلم کی وہ روایت یاد کیجئے کہ جس میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے توبہ کی فضیلت بیان کرتے ہوئے فرمایا کہ ایک شخص جو صحرا میں جاتا ہے اور اس کا سامان مال و متاع سب کچھ اس کے پاس تھا، اور اچانک جب سو کے اٹھا تو دیکھا کہ اونٹ اس کی ساری چیزوں کے ساتھ غائب ہو چکا ہے۔ ڈھونڈتا ڈھونڈتا تھک ہار کے پھر سو جاتا ہے، آنکھ لگ گئی، اور جب دوبارہ اٹھا تو ان ایکسپیکٹڈلی وہ چیز موجود ہے سامنے، اونٹ سامان سب موجود ہے۔ اور صحرا میں یہ سب کچھ واپس ملنا ایسے ہی ہے جیسے کسی کو زندگی بچانے والی دوائیں مل گئیں۔ ہاں تو اتنا خوش ہوتا ہے کہ خوشی میں کہہ دیتا ہے، اے رب میں تیرا رب اور تو میرا بندہ ہے، یعنی ایکسائٹمنٹ کی حد۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا جب کوئی بندہ پلٹ آتا ہے، توبہ کر لیتا ہے اپنے گناہ سے، اللہ کو اس شخص سے بھی زیادہ خوشی ہوتی ہے۔ اس کا تو اونٹ واپس آیا ہے نا، اتنا خوش ہے۔ اللہ کا جب ایک بندہ گناہوں سے نیکیوں کی طرف آتا ہے تو رب کو بھی تو محبت آتی ہے۔ وہ کہاں چاہتا ہے کہ انسان جہنم میں جائے، وہ کب چاہتا ہے کہ وہ گناہ کرے؟ قرآن پاک میں بار بار یہود و نصارہ کے عقائد کا تذکرہ جو ہے، یہ کوئی خوشی کا تذکرہ نہیں ہے، یہ امت مسلمہ کو اس راستوں پہ جانے سے روکنے کی بات ہے کہ دیکھو تم نہ چلنا ان راستوں پہ، یہ بندے تو گم گئے، یہ تو چلے گئے اب نفس کے ہاتھوں کے شکار ہو گئے، لیکن تم نہ اس چیز پہ آ جانا۔ انہوں نے تو عیسیٰ علیہ السلام کو سر عام، ان کے پیغام کو بدل کے ان کو خدائی کے درجے پہ فائز کر دیا، یہ ان کا غلوف تھا، حالانکہ مسیح کی عبادت میں کوئی جھول نہیں تھا۔ یا بنی اسرائیل اعبدوا اللہ ربی و ربکم، صرف پہلے جملے سے بھی بات واضح تھی، سو عبدوا اللہ، بس نہیں ساتھ ہی کا کون اللہ، شک ہو سکتا تھا کہ بعد میں کوئی یہ کہہ دے ہاں شاید عیسیٰ اپنے آپ کو کہہ رہے تھے جی تم اللہ کی عبادت کرو اور اللہ میں ہوں۔ اور یہ بھی ذہن میں رکھیے گا، اللہ یا گاڈ کا لفظ، ہمیشہ یہ لفظ نبی بتاتا ہے کہ گاڈ کون ہے۔ آپ کو پتہ ہے کہ ہر دور میں رسالت کے اوپر اتنی باتیں کیوں ہوتی ہیں؟ لوگوں کو رسول پہ ایمان لانا مشکل کیوں ہوتا ہے؟ یہ بلکہ اوپر جو آئے تھے اس سے بھی ریفرنس میں آپ کو یہ بات بھی واضح ہو جاتی ہے اس سے مزید۔ اور وہ فرق کیا ہے کہ رسول بتاتا ہے کہ کس خدا کو مانو۔ ایک منٹ کے لیے دیکھیے، اگر رسول کی بات کو بیچ سے نکال دیں، اللہ کے نبی نے بتایا نا کہ اللہ تعالیٰ آسمان پہ ہے، ایک ہے، یہ قرآن اس نے بھیجا۔ اگر رسول کو دین سے نکال دیں تو ہر بندہ کہے گا ہاں جی میں مانتا ہوں گاڈ کو۔ کون گاڈ ہے؟ وہ کہے گا وہ جیسس گاڈ ہے، وہ کہے گا وہ بندر گاڈ ہے۔ آج دیکھیے کہ جب انسانیت ادھر سے ادھر بھٹکی تو اس نے کیا کر دیا، آج کتنے خداؤں کے نظریے بن گئے اور کیا کچھ ہوا۔ بات تو یہاں نصارہ کی ہو رہی ہے، کیا آج مسلمانوں اور ان کے ارد گرد رہنے والوں میں ایسے نظریات نہیں ہیں؟ افسوس کی بات ہے کہ آج مسلمانوں میں سے بھی کچھ لوگ حلول کے قائل ہو گئے۔ کچھ لوگوں نے حضرت علی رضی اللہ تعالیٰ عنہ کے بارے میں کہہ دیا کہ یہ خدا کا اوتار ہیں۔ عبداللہ بن سبا یہودی وہ پہلا شخص تھا جس نے شیعہ ازم کی بنیاد ڈالی، اور اس نے علی مولا، علی خدا اور کچھ اس طرح کا نعرہ شروع کیا، اور آج دیکھیے کہ کتنے مضبوط ہو گئے اپنے باطل عقائد میں۔ آج آپ نے رام چندر جی، کرشن جی، ان کو بھی تو خدا کے اوتار کے لفظ سنے ہی ہوں گے نا جب لوگ کہتے ہیں۔ اور آج تو عام درجے کا مسلمان بھی یہ کہتا ہے کہ وہی جو مستوی تھا عرش پر خدا ہو کر، اتر پڑا مدینے میں مصطفیٰ ہو کر، نعوذ باللہ من ذالک۔ فرق کیا رہ گیا؟ یہی تو باریک سا فرق ہے۔ اللہ تعالیٰ کہتے ہیں کہ ایسا کہنا یہ کفر ہے، شرک ہے، اس لیے کہ خالق کو مخلوق سے یا مخلوق کو خالق سے ملانا یہ درست بات نہیں۔ اگر کسی کے عقائد میں کوئی ایسی بات ہے تو وہ فوراً توبہ کر لے، اس لیے کہ فقد حرم اللہ علیہ الجنہ وماواہ النار، جو اللہ کے ساتھ شرک کرے گا اس کا ٹھکانہ جہنم کی آگ ہے، اور ظالموں کو کوئی مدد نہیں کرے گا۔ اب اس کے بعد ایک دوسرے فرقے کی بات ہے، لقد کفر الذین قالوا، بے شک کفر کیا ان لوگوں نے جنہوں نے کہا، ان اللہ ثالث ثلاثہ، بے شک اللہ تعالیٰ تین میں کا تیسرا ہے، ٹرینیٹی۔ اب اس پہ یہاں ان کا جملہ، اس کو آپ انورٹڈ کامرس میں کر لیں۔ اب آگے اوپر کمنٹ ہے کہ حقیقت کیا ہے، کیا یہ ان کا جملہ درست ہے؟ نہیں، ہر بولا ہوا جملہ درست نہیں ہوتا، بلکہ درست بات کیا ہے، وَمَا مِنْ إِلَٰهٍ إِلَّا إِلَٰهٌ وَاحِدٌ، حالانکہ اللہ تو صرف وہی ایک اکیلا ہے۔ कितना जोर है। इलाहुन नकिरा में आया, सिंगल आया, फिर इल्ला इलाहु वाहिद, ये वाहिद फिर उसके ऊपर जोर की लिए है। ये भी तो कहा जा सकता था कि इलाह एक है। ये क्यों कहा गया कि नहीं है इलाह मगर वही एक अकेला, जोर के लिए। व इल्लम यंतहू, और अगर वो नहीं बाज आएंगे, कौन? इस फिरके के हामिल लोग, तो क्या कहे होगा? अम्मा यकूलून, उस कॉल से जो वो कहते हैं। यहाँ वो कॉल कौन सा है? यही जिसको आपके इन्वर्टेड कॉमर्स में कराया, उनका कॉल के इन अल्लाह सालिसु सलासा, ये कॉल। तो क्या उनका सज़ा है? लयमस्सन्नल्लज़ीना कफरू, अलबत्ता ज़रूर लगेगा उन लोगों को जिन्होंने कुफ़र किया। मिनहुम अज़ाबुन अलीम, उनमें से दर्दनाक अज़ाब, जिन्होंने कुफ़र किया उनको दर्दनाक अज़ाब मिलेगा। ये दूसरा फ़िरका है। ये क्या सोच थी? सालिसु सलासा, और इसकी हिस्ट्री आप पीछे सुन चुके हैं, कैसे तसलीस शुरू हुई थी। पहले एक से दो हुए थे, फिर दो से तीन हुए। इसी सूरत माईदा ही की आयतों में हमने देखा था कि आहिस्ता आहिस्ता पहले मैरी को डाला गया। इब्तदाई दौर में ये अकीदा क्या था तसलीस का? कि खुदा जमा मरियम और फिर जमा ईसा, ये तीन मिलके खुदाई में है। आज के दौर में इनका नज़रिया थोड़ा मॉडर्न हुआ। आज के जो कैथलिक्स हैं वो ईसा अलैहिस्सलाम और खुदा और होली गोस्ट को ट्रिनिटी में शामिल करते हैं। इसी को वो कहते हैं अकालीम सलासा। अकालीम यानी तीन सुतून, अकलीम सुतून को कहते हैं ना, अकानीम सलासा यानी उनके ख्याल में खुदाई तीन पिलर्स पे खड़ी है, यानी अकनीम पिलर को आप कह लें। अकनूम अव्वल कहते हैं अब बाप, अकनूम सानी इबन बेटा, और इब्ने सलासा जौजा, जैसे बीबी मरियम। और ये सोच लेना कि अल्लाह ताला अकेला इस दुनिया को नहीं चला सकता और उसमें इन सब चीज़ों को शामिल कर लिया है, इसी से फिर वो बातिल तीन चीज़ों में चले गए। अल्लाह ताला कह रहे हैं तुम कैसे ये बात कह सकते हो, इतनी बड़ी बात कह देते हो कि एक अल्लाह अकेला नहीं चला सकता और उसने ऐसा किया। मैं सोचती हूँ कि ये कितनी बड़ी खुशबख्ती है ना कि हम एक को मानते हैं। एक हल्की सी गलती लग जाती ना तो एक के आगे ज़ीरो लगा दें तो 10 बन जाते। तौहीद दुनिया की सबसे बड़ी नेमत है। जिस बंदे का दिल तौहीद पे जम गया, एक रब के साथ वो राज़ी हो गया, बस समझ लीजिए कि वो एक सही रास्ते पे चल पड़ा। उसको खैर का रास्ता नज़र आ गया, अब अल्लाह ताला तौफीक देगा तो उस पर चलता ही रहेगा। हमारे पड़ोस में लोग 33 करोड़ खुदाओं को मानते हैं। हिंदू धर्म में छोटे बड़े मिला के 33 करोड़ खुदा हैं। सांप भी खुदा है, बिच्छू भी खुदा है, गंगा खुदा, जमुना खुदा, बाज़ लोग तो इंसानी शर्मगाहों को पूछते हैं, बंदरों को पूछते हैं। अल्लाह ने हमें बिन मांगे ये नेमत दी, इसकी कदर करनी है। दुनिया में आने के बाद जो कुछ मांगते हैं ना वो शऊर से मांगते हैं, लेकिन मुसलमान माँ या बाप के घर में पैदा हो जाना ये अल्लाह ताला की रहमत है, और अल्लाह ने हमें ये तौफीक दी। इसीलिए फरमा दिया कि देखो वमा मिन इलाहिन इल्ला इलाहु वाहिद, अल्लाह तो एक है। व इल्लम यंतहु अम्मा यकूलून, अगर जो बातें कहते हैं उसे बाज ना आए तो इनको ज़बरदस्त किस्म का अजाब लगेगा। और यह अजाब हुआ, कहाँ अजाब होगा? क़यामत के दिन में होगा कि दुनिया में भी होगा? ये भी देखने की ज़रूरत है कि क्या वाकई इनके इन गलत नज़रियात की वजह से इनके ऊपर दुनिया में अजाब आए। तो यकीनन आए। अभी जो हमने देखा कि बुख्त नसर और टीटस और इसी तरह जो यूनानियों के इनके ऊपर हमले हुए, तो किसी कौम के ऊपर अल्लाह के अजाब का बातें जब तौहीद बिगड़ती है। एक छोटा सा नोट लिख लें अपने पास, जिस कौम के ऊपर भी अजाब आया था, गो के बज़ाहर बहुत मुख्तलिफ़ चीज़ें दिखती हैं, बिलफर्ज़ आप कह लीजिए कि कौम लूत का फ़ेल एक बड़ा आम दिखता है और उन पर पत्थर बरसे, लेकिन इसके साथ साथ हर कौम शिर्क का भी शिकार हुई, तभी तो रब की बात नहीं मानी ना। ठीक है आप अल्लाह ताला की ज़ात को नहीं मानते लेकिन उसकी बात को मानते हैं, या उसकी ज़ात को मान रहे हैं लेकिन उसकी बात को नहीं मानते, तो क्या ये चीज़ भी उसी में नहीं आती? तो इसलिए शिर्क से अपने दिलों को पाक करना है। दिल जितना पाक होगा बातिल से लख से, उतना इंशाअल्लाह ताला तौहीद अंदर आएगी। अल्लाह ताला اتنے بڑے بڑے جرم کرنے والوں کو بھی مایوس نہیں کرتے. افلا یتوبون الی اللہ، کیا بس نہیں تم پھر توبہ کرتے اللہ کی طرف، تم نہیں آتے اللہ کی طرف. ویستغفرونہ، اور اس سے معافی مانگتے. ایسے لگتا ہے ایک پیار بھری پکار ہے، جیسے ایک ماں اپنے بچے کو پکارتی ہے جو ماں کا دل توڑ چکا، ماں کو ستا چکا، ماں کی بات نہیں مانی. اور اب ماں کہتی ہے پھر کیا ہوا، آ جاؤ واپس. یتوبونہ، توبہ کا معنی کیا ہوتا ہے؟ تابہ یتوبو سے لوٹ آنا. اسی لیے تو کہا کہ جب ایک بندہ گناہوں کو چھوڑ کے رب کی طرف آتا ہے تو اللہ کو اس بندے سے زیادہ اس سے خوشی ہوتی ہے جس کو اس کا کھویا ہوا اونٹ مل جائے. صرف واپس نہیں آنا، وَيَسْتَغْفِرُونَهُ، شرمندہ دل سے چھپا لینے کے درجے سے. غفرہ کا لفظ دیکھیے اس میں. اگر ایسا کوئی بندہ گناہ کر کے، ساری زندگی گناہ کر کے آخر میں رب کی طرف پلٹتا ہے تو اللہ غفور الرحیم، اللہ تعالیٰ تو غفور الرحیم ہے، وہ تو بخشنے والے ہیں. اللہ تعالیٰ نے ساری چیزیں ہمارے سامنے رکھ دی. اس سے پتہ چلتا ہے کہ انبیاء کرام کے ساتھ جو غلوف کیا جاتا ہے اس میں عموماً یہی کمی بیشیاں ہوتی ہیں جو ان کو خدائی کے درجے پہ پہنچاتی ہیں. اب ان کے ان دو بڑے باطل مذاہب کا ذکر کرنے کے بعد اب اگلی آیت میں تین دلائل دیے جا رہے ہیں ان دونوں عقائد کے رد کے. کیا؟ آئیے دیکھتے ہیں. مل مسیح ابن مریم الا رسول، نہیں ہے مسیح ابن مریم مگر ایک رسول. اللہ کے نبی حضرت عیسیٰ وہ تو بس ایک رسول ہی تھے. قد خلت من قبلہ الرسل، بے شک گزر گئے ان سے پہلے بھی کئی رسول، یعنی کوئی نئے نبی نہیں تھے، کوئی اچھوتا انداز نہیں تھا، ان سے پہلے اور بھی رسول آئے. اور رہ گئی بات ان کی ماں کی، تو وہ امہ صدیقہ، ان کی ماں تو سچی عورت تھی، راست باز عورت تھی. کانا یاکلان الطعام، وہ دونوں کھانا کھاتے تھے. کیا صرف کھانا ہی کھاتے تھے؟ نہیں، یعنی کھانا کھانا بتا کے بتا دیا کہ انسان تھے. جو کھانا کھائے گا پھر اس کو اس کے اگلے مرحلوں کی بھی ضرورت ہوگی، وہ کھانا پکائے گا بھی، کھانا جسم سے نکلے گا بھی، گندگی بھی بنے گی، پھر صفائی کی بھی ضرورت آئے گی. یعنی بشری ضروریات جو تھیں وہ ساری ان کے ساتھ تھی. انظر کیف نبین لہم الآیات، دیکھو تو صحیح ہم ان کے لیے کیسے واضح دلائل پیش کر رہے ہیں. اس کے باوجود تم منظر انا یوفکون، پھر بھی دیکھیے یہ لوگ کدھر سے بہکائے جا رہے ہیں. یعنی اتنی واضح دلیل بھی ان کو سمجھ نہیں آ رہی کہ مسیح تو اللہ کے رسول تھے، ان سے پہلے کئی گزر چکے، انہوں نے بھی رب کا پیغام دیا، انہوں نے بھی رب کا پیغام دیا. ان کو بڑی بات کیا لگتی ہے؟ کیا فرق بات ہے؟ صرف یہی نا کہ ان کا باپ نہیں، تو کیا ہوا؟ آدم علیہ السلام کی تو ماں بھی نہیں تھی، اور ان کی ماں وہ تو صدیقہ تھی. یہاں دیکھیے کہ حضرت عیسیٰ کے لیے یہ جو بات آئی ہے نا، مل مسیح ابن مریم الا رسول، بالکل یہی انداز سورۃ آل عمران میں آپ اللہ کے نبی صلی اللہ علیہ وسلم کے لیے بھی پڑھ چکے ہیں. جب احد کی بات تھی، تیسرا رکوع ہوگا غالباً، کہ جس میں غزوہ احد میں ایک بھگدڑ مچی اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی شہادت کی خبر پھیل گئی، تو کیا فرمایا؟ وما محمد الا رسول قد خلت من قبلہ الرسل افعم مات او قتل انقلب تم علی اعقابکم. کہ محمد تو اللہ کے رسول تھے اور ان سے پہلے اور رسول گزر گئے، اگر وہ قتل کر دیے جائیں یا مار دیے جائیں، یعنی ان کو اگر کچھ ہو جائے تو کیا تم دین چھوڑ دو گے؟ کیا تمہارا دین اللہ کے نبی کے لیے تھا؟ تو وہی خوبصورت انداز جہاں حضرت عیسیٰ کے لیے. یہاں ایک بہت لطیف سی چیز نوٹ کر رہے ہیں، پھر اگلی آیت جب پڑھیں گے تو اس میں سمجھ آئے گی. وہ کیا کہ یہاں نصارہ کو بتایا جا رہا ہے نا حضرت عیسیٰ کا مقام. بظاہر ایسے لگ رہا ہے ایک ہلکی سی، جیسے کرٹیکلی اگر جس کو کہتے ہیں نا، بندہ دیکھتا ہے کسی چیز کو تو کرٹیسائز کرنے کے لیے کوئی دیکھے تو کہے گا دیکھو قرآن پاک میں یہ کہہ دیا کہ بس جی عیسیٰ علیہ السلام تو اللہ کے رسول تھے، دیٹس اٹ، بھلا ان کی کوئی شان نہیں تھی یا ان کی کوئی خوبی نہیں تھی، یہ اسٹائل مل رہا ہے نا. حالانکہ پیچھے آپ پڑھ چکے سورۃ آل عمران میں کہ جہاں حضرت عیسیٰ علیہ السلام کا ذکر آتا تھا فوراً ان کے معجزات کا بھی ذکر آیا، یہ کیا انہوں نے، ان کو اللہ تعالیٰ نے یہ دیا، مردوں کو زندہ کرتے تھے، پرندے بنا لیتے تھے. یہ فرق کیوں ہے؟ یہ فرق نوٹ کیجئے گا. یہاں نصارہ کے سامنے حضرت عیسیٰ علیہ السلام کا ذکر آ رہا ہے، नसारा ने हज़रत ईसा अलैहि सलाम का मुकाम बुलंद कर दिया था, बात वाज़े, इंसानियत के दर्जे से उठा के अलूहियत पर डाल दिया, यानी गलूब की वजह से उनका मुकाम बढ़ा दिया। तो अल्लाह ताला उनको समझाने के लिए ईसा अलैहि सलाम के मुकाम को ईवन जगह पे ला रहे हैं, कम करके दिखा रहे हैं। इसके बरक्स जहाँ यहूद के साथ जिक्र में हज़रत ईसा का जिक्र आता है ना, तो वहाँ हज़रत ईसा अलैहि सलाम के मेरेकल्स का जिक्र किया जाता है। क्यों किया जाता है? क्योंकि उन्होंने उनका मकाम गिरा दिया कि नऊज़ुबिल्लाह उनको रसूल से भी गिरा के वलदो ज़िना कर दिया। उम्मीद है कि बात वाज़े हुई होगी, आप समझ गए यहाँ, यानी छोटा सा फ़र्क था ना। दोबारा बोल देती हूँ, शायद बात किसी को मुश्किल लगे लेकिन बात बहुत लतीफ़ है। और वो क्या कि यहाँ ऐसा लग रहा है कि ईसा अलैहिस्सलाम का मुकाम घटाया जा रहा है, ये कह के कि मल मसीह इब्नु मरियम इल्ला रसूल। इसकी वजह क्या है कि नसारा ने चूँकि हज़रत ईसा अलैहिस्सलाम का मुकाम बढ़ा दिया था, एग्जेजुरेट कर दिया था, गलूव कर दिया था, तो उस मुकाम को असल जगह पे लाने के लिए कम करके दिखाया जा रहा है। इसके बरक्स यहूद ने ईसा अलैहिस्सलाम का मुकाम घटा दिया था, कम कर दिया था, तो उनको उस मुकाम को बढ़ा के दिखाया जाता है कि देखो तुम नऊज़ुबिल्लाह ये वलदु ज़िना की बात करते हो, हालांकि वो तो इतनी खूबियों के मालिक थे, उनके पास तो इतना कुछ था। ठीक है, बात का खुलासा यही है कि रसूल को जब उसकी असल जगह पे रखते हैं ना, तो दीन बिल्कुल प्योर फॉर्म में रहता है, और अगर रसूलों के मुकाम को घटा बढ़ा दिया जाए तो दीन बदल जाता है। हर दौर में जब कोई उम्मत भटकी उसका यही हाल हुआ। आज अल्लाह के नबी सल्लम के साथ भी यही मामला है। हर चीज़ को अगर आप टैली करते जाएं तो आपको बिल्कुल वाज़े समझ आएगी कि आज उम्मत मुस्लिमा को जो गलत फहमी हुई उसकी वजह क्या है। अगर देखें तो हम मुसलमान एक लंबा अरसा तक हिंदुइज़्म के साथ रहे, आज हमारे अंदर जो शिर्क आया ना अल्लाह की ज़ात में या नबी सल्लम के बारे में, वो या तो हिंदू से आया या फिर सिख से आया, यानी कल्चर जिनसे हम मुतासिर हुए वो ये थे। लेकिन नसारा में जो शिर्क आया था ना, वो इजिप्शियन से आया था, मिस्र से आया था, और उसके बाद यूनानियों से आया था। अभी आखिरी आयत में आपको बात इंशाल्लाह ख़ुद भी वो क्लियर होगी। तो हर कौम की यह ठोकर खाने वाली कैफियत होती है कि वो जिस कल्चर के करीब रहती है उसके अफकार को अपने अंदर ले आती है। अल्लाह ताला कहते हैं देखो मसीह में तो ये खूबियाँ थीं, उनकी इमाम में तो ये खूबियाँ थीं। अगर आप देखें तो तीन दलाइल पेश किए गए इस एक आयत में इस बात के कि हज़रत ईसा इलाह नहीं हो सकते और उनकी माँ भी इलाह नहीं हो सकती। पहली दलील, वमा मल मसीह इब्नु मरियम इल्ला रसूल, यानी ईसा अलैहिस्सलाम को अल्लाह का रसूल कहना, यानी वो अल्लाह नहीं थे। और ये नामुमकिन है कि एक ही साथ अल्लाह भी हो और अल्लाह का रसूल भी हो जाए। ठीक है, बाद और रसूलों के आए, वो पहले आए वो बाद में आए, हाँ। और इसी के आगे ये देखिए, कद खलत मिन कबल है रसूल से मज़ीद एम्फेसाइज कर दिया कि जिस रसूल से पहले भी कोई नबी आए वो तो खुदा ना बने, ना जो बाद में आए वो रस खुदा बने, तो ये बीच में एक खुदा कैसे बन गया। और इसी तरह ज़माने का तذकरा करके यहाँ ये बता दिया कि अल्लाह की ज़ात कदीम अजली अबदी और ज़माने के हादसों से मुबर्रा है। अल्लाह की ज़ात के लिए आगे रहना पीछे रहना क्या चीज़ है, और जो चीज़ किसी हादसे का नतीजा होती है वो अल्लाह की ज़ात तो नहीं हो सकती कि नऊज़ु बिल्ला अल्लाह सुबहाना तआला की ज़ात जो है वो किसी हादसे में वजूद में आ गई। ठीक है, दूसरी दलील नोट कीजिएगा, वो उम्मुहु सिद्दीका, उनकी माँ सच्ची थी। इससे एक तो ये बात पता चलती है कि यहूद जो इल्ज़ाम लगाते थे हज़रत मरियम अलैहिस्सलाम पर जिना का, वो झूठा था, गलत बात कहते थे। ईसा अलैहिस्सलाम की माँ थी, सच्ची औरत थी, उनके पेट से पैदा हुए, उन्होंने उनको वैसे ही पेट में रखा जैसे बाकी बच्चे रहते हैं, उसी तकलीफ़ से जन्म दिया जैसे दूसरी माएँ जन्म देती हैं। तो एक माँ जो बच्चे को पेट में रखती है वो खुदा कैसे हो सकती है। यहाँ लफ्ज़ सिद्दीका पे भी गौर कर लीजिएगा, ये बड़ी प्यारी खूबी है। سورت نساء میں ہم نے پڑھا تھا وَمَنْ يُطِعِ اللَّهَ وَالرَّسُولَ فَأُولَئِكَ مَعَ الَّذِينَ أَنْعَمَ اللَّهُ مِنَ النَّبِيِّينَ وَالصِّدِّيقِينَ، وہ لوگ جو اللہ اور اس کے رسول کی اطاعت کرتے ہیں تو وہ کل قیامت کے دن نبیوں اور صدیقوں کے ساتھ ہوں گے. مقام صدیقیت انسانیت کے درجوں میں دوسرا درجہ ہے، سب سے ٹاپ موسٹ انبیاء کرام ہوں گے قیامت کے دن، اس کے بعد اگلا درجہ صدیقیت کا درجہ ہے. اور ان کی ماں سچی تھی، تصدیق کرتی تھی. بعض نے ان کی نبوت پہ بھی بات کی جس کی اس وقت ہمیں ضرورت نہیں. اللہ تعالیٰ نے ان کے بارے میں کوئی ایسی بات نہیں کی کہ جس سے ہمیں یہ شک ہو کہ وہ نبیہ بھی تھیں، کیونکہ بعض لوگ صدیقہ اور نبیہ میں فرق لاتے ہیں، کرتے ہیں کہ شاید وہ نبی تھیں کیونکہ ان کے پاس وحی آتی، اور یہ بات ہم سورۃ آل عمران میں دیکھ چکے ہیں. اس کے بعد کانا یا کھلان تام، یہ ہے وہ تیسری دلیل، وہ دونوں کھانا کھاتے تھے اپنی زندگی کو قائم رکھنے کے لیے، باقی رکھنے کے لیے کھانے کے محتاج تھے. تو کیا خدا محتاج ہو سکتا ہے؟ اللہ کیا ہے؟ اللہ الصمد. اللہ تعالیٰ تو بے نیاز ہے، اس کو تو کسی چیز کی ضرورت نہیں. تم کھانے کھاؤ، تمہیں کھانوں کی ضرورت ہے، اللہ کو اس کی ضرورت نہیں ہو سکتی کہ وہ کسی کے کھانے کے لیے کرے، پھر نعوذ باللہ اس کے بعد گندگی ہو. یہ ساری نجاستیں انسان کے ساتھ لگی ہوئی ہیں. کیا تم ایک ایسی ذات کو جو ان چیزوں کی حاجت مند ہے تم اس کو خدا کہو گے؟ تو خلاصہ کیا ہوا؟ انظر کیف نبین لہم الآیات. اللہ تعالیٰ خود ہی اپنے اس انداز کی خوبی بیان کرتے ہیں کہ دیکھو ہم کیسے آیتیں بیان کر رہے ہیں، لیکن ثم منظر انا یوفکون، پھر بھی دیکھو کہاں بہکے جا رہے ہیں. وہ کہتے ہیں نا کہ مرد ناداں پہ کلام دل فریب بے اثر، ہیرے کی پتی سے کٹ سکتا ہے، نہیں پھول کی پتی سے کٹ سکتا ہے ہیرے کا جگر. مرد ناداں پہ کلام دل فریب بے اثر، جس پہ اثر نہیں ہونا ہوتا نا اس کو آپ بڑے بڑے دلائل دے دیں وہ نہیں مانے گا. جو بندہ میں نہ مانوں کی بات پہ آ جاتا ہے نا اس کا یہی حال ہے. ان کے باطل عقائد میں یہی خیال آ گیا تھا، ہم حق پہ ہیں، ہم نے عیسیٰ علیہ السلام کے بارے میں جو ایک سوچ بنا لی اس پہ ڈٹ گئے، اب ہم اسی پہ راضی ہیں. دیکھیے ہمیشہ شیطان بندے کو اسی طرح بھٹکاتا ہے، جو نظریہ میں نے گھڑ لیا، جو سوچ میری ہو گئی یہی صحیح ہے، اور کوئی مجھے اس سے ایک انچ ہٹا نہیں سکتا، اور واقعی نہیں ہٹا سکے گا. سب سے ناپسندیدہ عادت جو تب دین کے نعت میں آتی ہے، جس سے قومیں بھٹکیں، جس سے لوگوں نے اپنے عقائد کے غلط ثابت ہونے کے باوجود اس سے اپنے کو الگ نہیں کیا، وہ ہٹ دھرمی ہے. ہٹ دھرم ہو جاتا ہے جب بندہ، تو پھر وہ اپنی غلطی کو ماننے کو تسلیم نہیں کرتا. اب دیکھیے کہ کیا ان کے اندر علماء نہیں ہیں، کتاب پڑھنے والے نہیں ہیں، عربی پڑھنے والے نہیں ہیں، اور کیا یہ قرآن نہیں پڑھتے؟ پڑھتے ہیں، ہم سے زیادہ یہ مطالعہ کر سکتے ہیں. کھلی کتابیں، کوئی پابندی نہیں، کوئی بین نہیں کیا ہوا ہماری کتابوں کو، اس کے باوجود سمجھ کیوں نہیں آتی؟ یہ وہی بات ہے جو آگے جا کے آپ پڑھیں گے. سورۃ انفال کی ایک آیت ہے، غالباً نام سورۃ کا میرے ذہن سے جھٹک سکتا ہے، لیکن آیت کیا ہے کہ واللہ یحول بین المرء وقلبی، اللہ بندے اور اس کے دل کے بیچ میں حائل ہو جاتا ہے، بیریئر بن جاتا ہے، رکاوٹ بن جاتا ہے. جو ایک دفعہ اللہ تعالیٰ کی ذات سے پیچھے ہٹتا ہے نا، پھر اللہ تعالیٰ اس کو ادھر آنے ہی نہیں دیتا. سٹبن بننے والی کیفیت، اتنا بندہ اپنی بات پہ سچا ہو جاتا ہے کہ پھر اس کو لگتا ہی نہیں کہ میں جھوٹا ہوں. وہ یہ نہیں سوچتا کہ میں اللہ کو چھوڑ کے، یا اللہ، نبی صلی اللہ علیہ وسلم، یا حضرت عیسیٰ علیہ السلام، ان کے اس معاملے میں افراط اور تفریط کر کے غلط کر رہا ہوں. وہ سراسر اس کو دین سمجھتا ہے، اور یہ اللہ تعالیٰ کی طرف سے ایک آزمائش ہوتی ہے. اس لیے انسان کو ہمیشہ اللہ سے ڈرتے رہنا چاہیے، اور یہ دعا مانگتے رہنا چاہیے کہ اللہ مجھے میری غلطیاں دکھا، اگر میری زبان سے کوئی بات غلط نکل گئی ہے تو مجھے دکھا تاکہ میں اس کو ٹھیک کر لوں، بجائے اس کے کہ میں اس پہ اتنا جم جاؤں کہ میں اس کو بدلنا نہ چاہوں. یہی چیز پھر بعض دفعہ آپ دیکھیے کہ علماء یہود کی دین سے دوری کا ذریعہ بنی. حضرت صفیہ رضی اللہ تعالیٰ عنہ کی باتیں یاد آ رہی ہیں جو انہوں نے اسلام قبول کرنے سے پہلے سنی تھی اپنے باپ اور چچا کے منہ سے. چپکے میں اقرار کر رہے تھے اس بات کی سچائی کا، یہ دین سچا ہے، یہ نبی سچا ہے، لیکن मानेंगे नहीं। कहा तुम क्या कहते हो भाई, कहा मैंने तो कसम खाई है मैं तो नहीं मानूंगा, जब तक जान में जान है मैं तो मुखालफत ही करूंगा। अच्छा चलो अगर तुम ऐसे हो तो फिर मेरा भी यही ख्याल है। ये कैफियत जो होती है ना, ये है बैरियर का आना। इतना इल्म आम होने के बावजूद, इतना दावा मटेरियल आम होने के बावजूद भी अगर आज लोगों को हज़रत ईसा अलैहिस्सलाम का मुकाम नहीं समझ आया तो ये मत सोचिए कि वो समझ आने वाली बात नहीं। अल्लाह ताला ने दो दफ़ा लफ्ज़ उन्जुर इस्तेमाल किया है, उन्जुर कैफ़ नुबय्यिनु, देखो देखो हैरत का अंदाज़ है। इतनी खुली दलीलें दे दी फिर भी उन्जुर अन्ना युफकून, कहाँ भटकते जा रहे हैं, कहाँ बहकते जा रहे हैं। अब आगे फिर दावत है, दोनों के अकायद की बात हो गई, उसके रद्द की बात हो गई, अब सच्चा पैगाम दिया जा रहा है। और यही तबलीग का खूबसूरत नुक्ता है, जब कभी किसी को तबलीग करने आप जाएंगे तो पहले अगर उनकी कोई बातिल चीज़ें हैं, कोई उनके शकूक हैं, शुबहात हैं, अपने अकायद के साथ उनकी कोई हमदर्दी है, पहले उसको क्लियर कर लें। क्योंकि शक वाले दिल के साथ जब बंदा कोई बात सुनता है ना तो वो फ़ायदे की बजाय नुकसान देती है। ये बिल्कुल ऐसी है जैसे किसी दवाई को शक के साथ पीते हैं ना तो सेहत नहीं आती। हमारे मुल्कों में एक बात मारूफ है कि जिस डॉक्टर से दिल जमता नहीं उससे आराम भी नहीं आता, और जिस पे शक यकीन होता है ना मुझे इसी डॉक्टर से फ़ायदा होता है, तो देखिए बाज़ दफ़ा वो सिर्फ़ आपको एक डिस्प्रिन की गोली भी देता है तो आप ठीक हो जाते हैं। शक बहुत बुरी चीज़ है और हक के रास्ते में सबसे ज़्यादा नुकसान इंसान को शक देता है। इसीलिए कुरान पाक को खोलते ही कह दिया था, ज़ालिकल किताबुल्ला रईब फ़ी हुदा लिलमुत्तकीन, इस किताब से वही फ़ायदा उठाएगा जो दिल को शकूक व शुबहात से पाक करके उठाएगा। वरना इंसान अल्लाह के कैसे इंतकाम में आने लगता है कि सुन के भी उसको समझ नहीं आएगा, वो बात मान के नहीं रहेगा। क्यों? कि शक आ गया। खाने में शक आ जाए आप एक लुकमा अंदर नहीं डाल सकते, उगल देंगे, फेंक देंगे, वॉमिट कर देंगे। अगर कोई ज़बरदस्ती आपकी तरफ फेंकेगा आप बेहोश हो जाएंगे कि पता नहीं ये मुझे क्या खिलाने लगा। शक हो जाए इस पानी में जहर पड़ा है या इसके अंदर एक छिपकली गिर के निकल गई है, आप दुनिया की सारी दौलत कोई आपको दे दे और आपको कहे ये ग्लास एक चख के, सिर्फ एक ज़ुबान पे इसका एक छोटा सा चस्का लेके देखो, कभी नहीं पियेंगे। शक कितनी बुरी चीज़ है। अल्लाह ताला उसी शक से निकालने के लिए दलाइल दे रहे हैं, नहीं दूर हुए, अब उनको सच्चा दीन दिया जा रहा है। आखिर में इत्मामे हुज्जत है, ये जो आयत है ना ये इत्मामे हुज्जत है, हुज्जत तमाम की जा रही है। कुल, आप कह दीजिए नबी, बस आपने सुन ली इनकी बातें, इनकी पता चल गई, अब आप कह दें क्या अताबुदून मिन दूनिल्लाह, क्या मैं इबादत करूँ अल्लाह के सिवा। माला यमलिकु लकुम दर्रा वला नफा, जो नहीं मालिक तुम्हारे लिए ज़रर और नफ़े के, यानी उनकी इबादत करूं जो ना नफ़ा दे सकते हैं ना नुकसान, कुछ है ही नहीं उनका इख्तियार, मैं उनकी करूं, हैरत हो रही है। ये असल में चौथी दलील बन रही है ईसा अलैहिस्सलाम और उनकी माँ की अलूहियत की तरदीद में भी, कि देखो ना उनको अपना नफ़े का नुकसान ना फ़ायदा ले सकते। यहूद ने तकलीफ़ें दी, ईज़ा पहुँचाई, उन पर तोहमतें लगाईं, जिना तक की बातें कर दी, उनकी मौजदाना पैदाइश को उन्होंने कुछ और कहानी कह दी, सारी ज़िंदगी उनके पीछे पीछे लगे रहे, हुकूमत से मिलके उन्होंने उनको सूली पर चढ़ाने की कोशिश की। जब इतना कुछ लोगों ने उनके लिए किया, जब वो उसके आगे कुछ ना कर सके तो बताओ फिर मैं उनको कैसे बूझूँ। वल्लाहु हुवस्समीउल अलीम, और अल्लाह ताला वही है खूब सुनने वाला और खूब जानने वाला। उसको पता है कि उसके बंदे क्या कर सकते हैं, उसको पता है कि हक बातिल जो है उसके अंदर किस बंदे को किस जगह किस मौके पे क्या बात समझ आएगी। आज लोग कब्रों पे बैठते हैं, मजावर बन के बैठते हैं, वो इस यकीन से बैठते हैं कि यहाँ से मिलेगा। देखिए आप उन लोगों के दिल में सिर्फ एक शक पैदा कर दें, अगर आप किसी के बातिल अकायद से उसको हटा नहीं सकते ना, सिर्फ जाके एक शक डाल दें उनको, सिर्फ यही कह दें ना जिस कब्र पे तुम बैठे हो और जिन बुजुर्ग की मोहब्बत में इधर वो नहीं है, वो किसी और है या उनसे कुछ नहीं मिलेगा, हल्का सा आप डाउट डाल दें, फिर देखिए आप कभी भी वहाँ दोबारा नहीं बैठेंगे, क्योंकि ये इंसान की कमज़ोरी है। वल्लाहु वस्समीउल अलीम, और अल्लाह खूब सुनने वाला और जानने वाला है। अल्लाह ताला ने अपनी ये सिफात यहाँ क्यों दी, असमी और अलालीम। इनमें भी हिकमत है। अल्लाह ताला ने अपनी कुछ सिफात बंदों को दी हैं, मसलन बंदा भी सुन सकता है, बंदे को भी इल्म दिया है, लेकिन बंदे का इल्म और उसकी समात नामुकम्मल है, अधूरी है। अंबिया को भी दिया, लेकिन अल्लाह के नबियों को भी उतना ही पता होता था जितना अल्लाह उनको बताते थे। ये भी असल में एक रद्द है उस बात का कि क्या ईसा अलैहिस्सलाम हर आवाज़ को सुन लेते थे और क्या उनको हर बात की खबर हो जाती थी। इवन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, उनको भी खबर नहीं होती थी जब तक अल्लाह ताला खबर ना दें। मशहूर हदीस है जिब्रील के, जिसमें मुख्तलिफ सवालात पूछे गए थे दीन के बारे में, तो जब उनसे कहा गया कि क्यामत कब आएगी, तो आपने कहा कि जो पूछ रहा है और जिससे पूछा जा रहा है वो दोनों का इल्म एक ही जितना है, यानी मैं तुमसे ज़्यादा नहीं जानता। और शिर्क अमूमन अल्लाह की सिफात में ठोकर खाने की वजह से फैला। आज भी जहाँ जहाँ शिर्क हुआ, लोगों ने अल्लाह की सिफात बंदों में ढूंढी। वो फलां तो पहुँचे हुए हैं, आप उनके पास जाते हैं ना, उनको इल्म हो जाता है कि आपके दिल में क्या है, उनको पता चल जाता है आप नौकरी चाह रहे हैं, अच्छा उनको पता चल जाता है शौहर और बीवी का झगड़ा है, ये क्या अलीम होना साबित नहीं करता? और असमी हो ना, नहीं घर में बैठ के भी बात ना करो, उनको पता चलता है। यकीन करें, मैंने कुछ लोगों से ये भी सुना है, उनके जोम के मुताबिक उनके पीरों को घर बैठे इनकी बातें पता चल जाती हैं। वो अपने घर में भी कोई बात करते थे ना, तो कहते थे आहिस्ता बात करो, मुवक्कल आ जाते हैं और उनके छोड़े हुए लोग आ जाते हैं। औज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम। अल्लाह हर चीज़ से बेनियाज है। कुल या अहलल किताबि ला तख्लू फी दीनिकुम। अहले किताब कौन है यहाँ किताब में? यहूद और नसारा दोनों। ला तख्लू फी दीनिकुम, मत गलूब करो अपने दीन में। गैर अल हक की, ना हक, ना हक अपने दीन में गलूब ना करो, पहली चीज़। और दूसरी, वला तत्तबियू अहवा अकाउमिन कद दल्लू मिन कबल, और ना तुम पैरवी करो उस कौम की ख्वाहिशात की जो तुमसे पहले ही भटक चुके थे, खुद तो भटके। व अदल्लू कसीरा, और उन्होंने बहुत सारों को भी भटका दिया। नतीजा क्या हुआ? बहुत सारे बहक गए? नहीं, व दल्लू अन सवाए सबील, वो खुद सीधे रास्ते से भटक गए। यहाँ अहले किताब को गलूब से रोका गया, और गलूब पे बात पीछे तो हो गई थी, अफरात और तफरीत, किसी चीज़ को अब ज़्यादा करना या किसी चीज़ को कम करना। अफरात अकायद में भी होता है और इबादात में भी होता है, अल्लाह की ज़ात के साथ भी होता है और अल्लाह के नबियों के साथ भी होता है। अब यहाँ हज़रत ईसा अलैहिस्सलाम की ज़ात को बेस बना के गलूब से रोका गया। यहूद का गलूब क्या था कि वो ईसा अलैहिस्सलाम को वलदुज़्ज़िना कहते थे, नऊज़ु बिल्लाह। और नसारा का गलूब क्या था कि उन्होंने उनको खुदा बना दिया। अल्लाह ताला दोनों को कहता है कि अपनी राय को बदलो, अपनी सोच को सीधा करो। नसारा से कहा जा रहा है कि तुम थोड़ा नीचे उतरो, और यहूद को कहा जा रहा है तुम थोड़ा ऊपर आओ, एक लेवल पे आओ ताकि तुम्हें सच्चा दीन समझ आए। पहली बात तो ये हो गई, ला तगलू फी दीनिकुम, अपने दीन में गलूब ना करो, ठीक है। और इन्होंने गलूब किया था। सही मुस्लिम की रिवायत है अब्दुल्ला रज़ी अल्लाहु अन्हो से, अल्लाह के नबी ने फरमाया, बाल की खाल उतारने वाले यानी फ़िरका परस्ती की बिना पर तबाह हुए। आपने ये बात 3 बार फरमाई। और सूरह फुरक़ान आयत 2 के हाशिए पे भी आप जाके देखेंगे इन चीज़ों को, कि वहाँ ये लोग कैसे गुमराह हुए। लेकिन यहाँ असल में ये जो कद दल्लू और अदल्लू वाली कैफियत है, ये कौन सी है, इस पे थोड़ी सी बात बस करेंगे इंशाल्लाह ताला। कि जो इस वक्त क्रिश्चियनिटी के नज़रियात है ना, ये यूनानी फ़िलासफ़र से मुतासिर किए हुए हैं, यानी जो यूनानी लोग हैं ना, क्या बोलते हैं उनको, ग्रीक्स, ग्रीक माइथोलॉजी की वजह से इनके अंदर शिरक आया था। जब इनके ऊपर इनकी हुकूमत हुई और इनके असर में ये आए, तो इन्होंने उनके नज़रियात और अफकार को कबूल किया। और ये जो तसलीस का जो मतलब तसलीस का जो नज़रिया है ना, ये 4th सदी ईस्वी में कायम हुआ था। 4th सदी ईस्वी में ट्रिनिटी ईजाद हुई, پھر حکومت کی سرپرستی میں اس کو فروغ ملا، اور یہ وہ لوگ تھے جو خود بھی گمراہ ہوئے اور دوسروں کی گمراہی کا بھی ذریعہ بن گئے. انہوں نے انہی سے متاثر ہوئے. مثلا آپ کو پتا ہے کہ گریکس میں آئیڈلز بنانے کا اور ممیز بنانے کا بہت رواج ہے. ان کو وہ کلچر بڑا خوبصورت لگتا تھا کہ یہ کیسے ہو سکتا ہے کہ یہ تو اپنے دین کے نام پہ اتنی رنگ رونق کریں، کہیں تصویریں بنائیں، کہیں شکلیں بنائیں، کوئی ڈمیزوں، اور ہمارا دین اتنا پھیکا روکھا پھیکا، اتنا خشک دین. اور ہوتے ہوتے پھر انہوں نے ان کے وہ نظریات جو تھے وہ قبول کر لیے، اور ایک وقت آیا کہ آج یہ لگتا ہے کہ جیسے شاید یہ اللہ کی طرف سے ان کو دین ملا. یہ سب کچھ ان کو اسی وقت دیا گیا جہاں سے ان کو دین دیا گیا تھا، حالانکہ یہ فلسفہ یونان سے متاثر ہوئے اور سیدھے راستے سے ہٹ گئے. بہت تھوڑا سا وقت لگتا ہے سیدھی راہ سے ہٹنے میں، چند سیکنڈ کی غلطی آپ کو ہائی وے سے نیچے اتار دیتی ہے، اور نیچے اترنے کے بجائے آپ آگے چلے جاتے ہیں. کوشش بھی کر لیں واپس پلٹنے کی تو بعض دفعہ پلٹنا مشکل ہوتا ہے، ممکن ہی نہیں ہوتا، جس کی وجہ سے آپ اپنے آپ کو محسوس کرتے ہیں. یہاں یہ بھی چیز ذہن میں رکھیے گا کہ حضرت عیسیٰ کے جو ابتدائی دور تھے نا، اور جو تین انجیلیں لکھی گئی تھیں، متی، مرقس اور لوکا، یہ حضرت عیسیٰ کے قریب کے دور میں تھی. ان میں ٹرینیٹی کا کوئی تصور نہیں پایا جاتا. کہتے ہیں کہ ان انجیلوں کے جو لکھنے والے تھے وہ حضرت عیسیٰ کو انسان کے سوا کچھ نہیں سمجھتے تھے. ٹھیک ہے، انسان کے ناطے وہ کہہ سکتے تھے کہ اس کے پاس ایک خاص تعلق ہے، اللہ کا بیٹا ہے، کچھ ایسی باتیں بڑھاتے تھے. کہتے ہیں کہ متی کے اندر، جو ان کی کتاب متی ہے، اس میں بڑھئی کے بیٹے کی حیثیت سے حضرت عیسیٰ کا تعارف کروایا گیا. پورے ریفرنسز موجود ہیں، اگر کسی کو ضرورت ہو تو. میں اتنا زیادہ اس کی ذکر کرنا ضروری نہیں خیال کر رہی، ورنہ آپ کو پوری چیز کے ریفرنسز لکھاؤں کہ وہ شروع سے حضرت عیسیٰ کو کیا سوچتے تھے اور بعد میں کیا ہوا. لیکن یہ بات پھیلی بعد کے دور میں، جب انہوں نے سینٹ پال کا جو دور تھا، ان کے تاریخ میں کچھ ایسے سینٹس گزرے ہیں جنہوں نے اس میں بدلا. اگر کسی کو دلچسپی ہوگی تو میں انشاءاللہ تعالی اس کا ذکر کر دوں گی، لیکن بہرحال یہ ہے کہ یہ قدلو و ادلو، بھٹکانے کی کوشش میں خود بھٹک گئے. جن کو بھٹکانا چاہا وہ نہیں بھٹکے، بلکہ یہ سیدھے راستے سے ہٹ گئے. اور کسی قوم کا حال یہی ہے. آج دیکھ لیں اللہ کے نبی صلی اللہ علیہ وسلم کی ذات کے بارے میں، دیکھیے کیا مسلمان آپ کے بارے میں ٹھیک راہ پہ دکھتے؟ کہیں کچھ کہیں کچھ. تو اللہ تعالیٰ پچھلی قوموں کی کہانیاں ہمیں کیوں سناتے ہیں؟ تاکہ ہم اپنے آج کے حالات پہ غور کر لیں. جتنا زیادہ ہمیں اپنے حالات کے اوپر غور کرنا آ جائے گا، اور السعید من وعید بغیر ہی والی کیفیت پیدا ہوگی، کہ عقل مند وہ ہے جو دوسرے کی حالت سے نصیحت لے لے. ہر تجربہ خود کر کے بھٹکنا وہ ضروری نہیں ہوتا. انسان اگر دوسرے کی موت سے اپنے لیے نصیحت لے لے تو بعض دفعہ جانے والوں اور مرنے والوں کے اوپر انسان جو آنسو بہاتا ہے، اس کی بجائے اپنے آپ کو ان کاموں میں مصروف کر سکتا ہے کہ جو اس کی آخرت کو بہتر کریں گے. الحمدللہ اللہ کی توفیق سے لیسن پورا ہو گیا.